यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556563290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। कोरियन भाषा एवं कम्प्युटर को सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 98452146174। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने क्रममा हिम पहिरोमा परेर 6 जनाको मृत्यु भएको छ। आज बिहान सगरमाथाको आधार शिविरबाट पहिलो क्याम्पतर्फ जाँदै गरेका 15 जना मध्ये 6 जनाको मृत्यु भएको हो। अन्य 9 जना बेपत्ता भएका छन्। उनीहरू अल्पलाइन एसियन एक्सपिडिसनबाट गएको सगरमाथा आरोहण दलका सहयोगीहरू रहेको बुझिएको छ। आरोही 15 जना नै शेर्पाहरू भएको भए पनि पूरा परिचय खुल्न सकेको छैन। प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा अहिले सर्वदलीय बैठक बसिरहेको छ। संविधान सभा भवन नयाँ बानेश्वरमा जारी बैठकमा विभिन्न दलका प्रतिनिधि सहभागी छन्। बैठकमा संविधान सभा अन्तर्गतका विभिन्न समितिका सभापति चयनका विषयमा छलफल हुँदैछ। यस्तै संविधान सभाका 26 सभासद मनोनयनका विषयमा पनि प्रधानमन्त्री कोइरालाले सबै दलहरूको राय लिनुहुने प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो। नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले संविधान सभा बाहिर रहेका राजनैतिक शक्तिलाई व्यवस्था गरी फेरि संविधान नबन्ने बताउनु भएको छ। क्रान्तिकारी पत्रकार महासंघ दाङले आज घोराईमा गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान सभा भन्दा बाहिर रहेका दलहरूको कुरा नसुने संविधान नबन्ने ठोकुवा गर्नुभयो। नेकपा माओवादी पनि एउटा शक्ति रहेको भन्दै उहाँले आफूहरूलाई बाहिर राखेर गर्ने सहमति मान्ने नहुने पनि बताउनुभयो। गोलमेच सम्मेलन मार्फत सबैको धारणा लिएर मात्र अगाडि बढ्नुपर्ने वैद्यको भनाइ छ। एकीकृत नेकपा माओवादीका नेता पुष्पबहादुर बोगटेले आफूहरूलाई अप्ठ्यारोमा पर्ने नियत राखी सरकार आफै अप्ठ्यारोमा पर्ने बताउनु भएको छ। सरकार द्वन्द्वकालीन मुद्दा बिउताउन लागेको आरोप लगाउँदै उहाँले त्यस्तो भए सबै एउटै खाल्डमा पर्ने चेतावनी दिनुभयो। विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका विषय केही डलरका खेती गर्नेहरूले उचालेको टिप्पणी गर्नुभयो। सत्यनिरूपण तथा मेलमिलाप आय गठन सम्बन्धी विधेयकलाई पुनः अध्ययन गरी सबैको सहमतिमा मात्र आय गठन गर्नुपर्ने बोगटीको भनाइ छ। नेकपा एमाले केन्द्रीय कमिटिको बैठक आजदेखि सुरु हुँदैछ। महाधिवेशन नजिक आइरहेकाले महाधिवेशन केन्द्रित छलफल बैठकमा हुने एक नेताले जानकारी दिएका छन्। बैठकमा महाधिवेशनका लागि जिम्मेवारी पाएका समितिहरूले गरिरहेको कामको उपलब्धि र आइपरेका जटिलताका बारेमा पनि छलफल गरिने भएको छ। जेठ 25 गतेदेखि तोकेको महाधिवेशन आउन करिब 1.5 महिना बाँकी भए पनि महाधिवेशनको तयारी कम भएको आवाज पार्टीभित्रबाट उठ्न थालेको बताइएको छ। बैठक अहिले केही बेरपछि बस्दैछ। व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने भएको छ। संविधान सभा भवन नयाँ बानेश्वरमा अहिले केही बेरपछि बैठक डाकिएको छ। गोर्खा फुजेलको घटनाका दोषीलाई कारवाही प्रक्रिया थालेको विषयमा एकीकृत माओवादीका सभासदले केही दिनदेखि संसद अवरुद्ध गरेकाले बैठक बस्न सकेको छैन। आज संसद अवरुद्ध नभई सत्यनिरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक कानून मन्त्री नरहरि आचार्यले संसदमा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो।